أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع بھی ٹی بی ہے، جسے ہم ٹیوبرکلوسس بھی کہتے ہیں اور تپدق بھی کہتے ہیں، ٹی بی بھی کہتے ہیں. ہم نے کل اس پر آپ کو بریفنگ دی تھی، اس کی وجوہات پر آج مزید بات کریں گے. اس میں سب سے اہم چیز یہ ہے کہ وہ لوگ جو کہ کمزور ہوتے ہیں، ناتواں ہوتے ہیں، ان کے اندر قوت مدافعت جو ہے وہ بالکل نہیں ہوتی، ان کو ٹی بی کا اٹیک ضروری ہوتا ہے. اور اس کی وجوہات میں اچھی غذا کا نہ ملنا، باسی کھانے کو کھانا، یا پھر وہ افراد جو کہ ڈبہ بند چیزیں جس طریقے سے فروٹس ہو گئے یا پھر کوئی اور ایسی چیزیں، بہت سے لوگ کھانا جو ہے وہ ڈبہ بند استعمال کرتے ہیں، خاص طور پہ باہر کے ممالک کے لوگ، تو وہ لوگ اس میں شامل ہیں کہ ان چیزوں سے کھانے کی وجہ سے آپ کے اندر رزسٹ جو ہے وہ کم ہوتی رہتی ہے. اسی طریقے سے عموماً بعض دفعہ نزلہ زکام کو زیادہ ہیوی دواؤں سے دبانے کی وجہ سے، یعنی کہ ایسی دوائیں دی جاتی ہیں کہ وہ دب جائے، جو اس کا پروسیس ہوتا ہے گا نزلہ زکام کا، وہ 5 دن ہوتا ہے، لیکن اینٹی الرجی یا ایسی اینٹی بایوٹکس کھا کر ان مرض کو دبانے کی وجہ سے بھی یہ وجوہات بنتی ہیں. اور اسی طریقے سے کیلشیم کی کمی، جب تک آپ کی کیلشیم کی ڈیفیشنسی جسم کے اندر رہے گی تو آپ کے اندر جو ٹیوبرکلوسس کا بیکٹیریا ہے وہ جلد سے جلد حملہ آور ہوگا. اور اگر آپ کے جسم کے اندر اچھا خاصا کیلشیم ہوگا، آپ کی ہڈیاں مضبوط ہوں گی، تو وہ ریزسٹ کرتا ہے. اگر آپ کے اندر بیکٹیریا چلا بھی جائے تو وہ کیلشیم جو ہے وہ اس کو مار دیتا ہے، اس کا مقابلہ کرتا ہے، اور وہ آپ کے جسم میں ٹی بی نہیں ہونے دیتا. کیلشیم کی انٹیک کی سب سے بہترین سورس، جسے ہم دودھ کہتے ہیں، دودھ ہوتا ہے، اور وہ بھی آرگینک دودھ ہو، وہ دودھ جس کی گائیں کو یا بھینسوں کو جو ہے انجیکشن نہ لگائے جائیں یا ایسی چیزیں نہ کھلائی جائیں، تو وہ آرگینک ملک کہلاتا ہے. اگر آرگینک ملک کا استعمال زیادہ کیا جائے، اسی طریقے سے اگر اونٹنی کے دودھ کا استعمال زیادہ کیا جائے اور اسے آپ صبح شام استعمال کریں، تو اس سے ٹی بی ہونے کے چانسز بالکل ختم ہو جاتے ہیں. جیسے کہ میں نے کل بھی عرض کیا تھا کہ اس میں عموماً جو مریض ہوتا ہے اس کو صبح کے وقت اور خاص طور پہ شام کے وقت بہت زیادہ جو ہے وہ بخار ہونے کی شکایت رہتی ہے، اور اسے شام ہوتے ہی ٹیمپریچر چڑھ جاتا ہے، تو یہ بھی قوت مدافعت کی کمی کا سبب بنتا ہے. عموماً ہم بعض دفعہ یہ ہوتا ہے کہ کھانا کھاتے ہیں، پروٹین اس میں نہیں ہوتا، تو یہ تمام چیزیں ہمیں دیکھنی ہیں. اور اس میں یہ بھی دیکھنا ہے کہ بعض دفعہ دو قسم کی چیزیں کھا لیتے ہیں، کہ ہم نے خوب اچھی طرح ڈٹ کے کھانا کھایا، اب کھانا کھانے کے بعد ہم فروٹس کھا رہے ہیں، تو یہ سب چیزیں جو ہیں جسم کے اندر مدافعتی نظام کو کمزور کرتی ہیں، ہماری قوت مدافعت اس میں کم ہوتی ہے. تو ہمیں کوشش یہ کرنا ہے کہ فروٹ کھانے کا ٹائم جو ہے وہ الگ ہو اور کھانا کھانے کا ٹائم الگ ہو. عموماً جو ٹی بی کا پیشنٹ ہوتا ہے اس کو جو غذائیں رکھتے ہیں کئی ہفتے تک کے، اس کو دودھ پر رکھا جاتا ہے کہ اس کو دودھ زیادہ سے زیادہ پلایا جائے، اور اسی طریقے سے فروٹ ڈائٹ اس کو دی جائے جس میں کیلا شامل نہ ہو. اس کے علاوہ جو سیب ہے، آڑو ہے، ناشپاتی ہے، اور جو فروٹس ہیں، سردا ہے، گرما ہے، خربوزہ ہے، ان چیزوں کا استعمال جو ہے فروٹ چاٹ کی صورت میں مریض کو دن میں 3 مرتبہ کیا جائے، اور اس کے بعد اس کو 3 مرتبہ دودھ بھی جو ہے وہ استعمال کیا جائے. دودھ کی مقدار پورے دن میں اگر صحت مند ہے اور وہ دودھ برداشت کر سکتا ہے تو 2.5 لیٹر تک کے بھی جا سکتی ہے، لیکن عام طور پہ اتنا دودھ نہیں پیا جا سکتا. تو 1 لیٹر دودھ کو 4 گلاس جو ہوتے ہیں اس کو پورے دن کے اندر تقسیم کر دیا جائے، اور ٹی بی کے پیشنٹ جو ہے ان کو پلایا جائے. اور کوشش یہ کرنی ہے کہ ان کے کھانے میں بہت ہی ہلکی غذائیں ہوں، ایسی غذائیں ہوں کہ جس کے اندر مرچ مسالہ چیزیں زیادہ نہ ہوں، اور بہت ملین کھانا ہونا چاہیے، اس میں گھی تیل جو ہے اس کی مقدار بھی جو ہے وہ کم سے کم ہونا چاہیے. تو اس طریقے سے پھر ہم اس پیشنٹ کی کیور کر سکتے ہیں. شریفہ ایک سیتا پھل جسے ہم کہتے ہیں، یہ بہت عمدہ فروٹس ہے، میرے خیال سے آج کل آئے ہوئے فروٹس میں ایک بہترین فروٹ ہے. اور سیتا پھل یا جسے ہم شریفہ کہتے ہیں، اس کا پورا اوپر سے اس کا وہ نکال لیا جائے، پلپ نکال لیا جائے 3-4 پھلوں کا، اس کے پلپ کو نکال کے اس میں کشمش کا اضافہ کیا جائے تقریباً 100 گرام پلپ ہو، یعنی کہ ایک بڑی پیالی بھر کے اس کو پلپ کو لے لیجئے، اور تقریباً 50 گرام کشمش لے لیجئے، کشمش کو صاف کر لیجئے، اور ایک اس میں بگونے میں تھوڑا سا 2 گلاس یا 1.5 گلاس کے قریب پانی ڈال کے سیتا پھل بھی اس میں ڈال دیں اور کشمش بھی اس میں ڈال کے اچھی طریقے سے ابالیں، وہ ایک مغلوبہ سا یا ایک حلوہ سا بن جائے گا۔ تو اسے جو ہے آپ ٹی بی کے پیشنٹ کو استعمال کریں، ویسے بھی یہ کیلشیم کی انٹیک بڑھاتا ہے۔ عام لوگ جو کمزور ہوتے ہیں، وہ بچے جو دودھ نہیں پیتے، ان کے لیے بھی یہ بڑا عمدہ چیز ہے کہ آپ شریفے کا اندر کا تمام وہ نکال کے مغز، اور اس کے بعد پھر جو ہے اس میں کشمش ملا کے اس کو گرم کیجئے، چاہیں تو اس کو دودھ میں بھی گرم کر سکتے ہیں، اور وہ بچے کو پلائیں۔ یہ انٹیک آف کیلشیم کے لیے زبردست چیز ہے۔ ہم مارکیٹ میں ملٹی وٹامنز کے پیچھے لگے رہتے ہیں اور مختلف ادویات جو ہے اس کا استعمال کرتے ہیں، جینون جو ہمارے پاس چیز ہے وہ شریفہ موجود ہے۔ اس میں 80 ملی گرام جو ہے اس کے اندر کیلشیم ہوتا ہے ایک پھل کے اندر، اس کا استعمال جو ہے زیادہ کریں۔ دودھ ایسا ہے کہ دودھ اگر آپ کو آرگینک ملتا ہے تو اس کے اندر بھی دودھ میں کیلشیم وافر مقدار میں موجود ہوتا ہے۔ اور باجرہ جو ہے اس کا استعمال چونکہ ہم لوگ گرمی میں نہیں کرتے، لیکن اگر تھوڑا موسم صحیح ہو جائے تو باجرے کا استعمال بھی انٹیک آف کیلشیم کے لیے بہت جو ہے عمدہ دوا بھی ہے، تو اس کا استعمال جو ہے روٹی کے طور پہ کیا جائے۔ اسی طریقے سے لہسن کا اس میں ایک بڑا اہم کردار ہے، اور ٹی بی کے پیشنٹ اگر لہسن کا عرق نکال لیں، اور لہسن کا عرق جو ہے وہ روزانہ 1 ٹیبل اسپون صبح اور 1 ٹیبل اسپون شام کو وہ لے لیا کریں، اس کے اوپر چاہے تو کوئی روٹی یا ڈبل روٹی کا ٹکڑا کھا لیں، کیونکہ مزہ منہ کا خراب ہو جائے گا۔ تو اسے آپ صبح اور شام 1-1 ٹیبل اسپون لیں۔ یہ قاطع بلغم بھی ہوتا ہے، اور یہ اندر جو بیکٹیریا ہوتا ہے اس کو مارنے کے لیے بھی کام آتا ہے، اور اس کا استعمال آپ اس انداز سے کریں کہ 1 چمچہ صبح 1 چمچہ شام لہسن کا عرق جو ہے وہ پیشنٹ کو دیجئے، تو اس سے کافی فرق پڑتا ہے، اور یہ باقاعدہ ٹی بی کا علاج ہے کہ آپ آہستہ آہستہ جو بھی دوائیں آپ لینے میں، کسی بھی دوا کا منع نہیں کروں گا، لیکن لہسن کا عرق جو ہے 1 ٹیبل اسپون صبح 1 ٹیبل اسپون شام دیں۔ اسی طریقے سے پیاز کے بارے میں، یہ بھی اینٹی بیکٹیریل ہے، اس کے لیے مختلف طریقہ کار میں بتاتا رہتا ہوں، لیکن یہاں پر آپ پیاز کو لے لیں، اور اس میں کوشش کریں کہ پیاز سفید رنگ کی ہو، بہت تیز پیاز جو ہوتی ہے وہ نہ ہو، سفید چھلکے والی پیاز مل جاتی ہے، اسے آپ لے لیں، اور اس کا عرق جو ہے آپ نکال لیجئے کسی نہ کسی انداز سے۔ اس کا عرق کو جو روزانہ آپ کو صبح جو ہے نہار منہ آدھا کپ، یعنی کہ 4 ٹیبل اسپون کے قریب صرف صبح کے وقت آپ کو ناشتے کے ساتھ لینا ہے گا، تقریباً آدھی پیالی میں نے عرض کیا۔ سفید پیاز ہو تو بہت عمدہ ہے، باقی جو بھی پیاز آ رہی ہو تو اسے استعمال کر سکتے ہیں، لیکن اگر سفید پیاز ہو تو یہ بھی ٹی بی کے پیشنٹس کے لیے بہت ہی سستا اور گھریلو نسخہ ہے کہ اسے پینے سے وہ بیکٹیریا کے لیے بھی اچھا ہوتا ہے، اینٹائی کینسر بھی ہے، اور اسے استعمال آپ ضرور کیجیے۔ اسی طریقے سے جو ہم یہ جو بات کرتے ہیں کشمش کی، منقے کی، یہ بھی بڑی عمدہ چیز ہے۔ آج کل تو چونکہ بازار میں انگور آ گئے ہیں، لیکن اس کے لیے علاج کے لیے میں آپ کو بتا رہا ہوں کہ ٹی بی کے لیے زیتون کا تیل بہت عمدہ چیز ہے، کہ زیتون کا تیل جو ہے وہ 2 ٹیبل اسپون لے لیں، اور منقع جو ہے وہ 11 عدد لے کے، اور اس کے اندر کے بیج ہٹا دیجئے، اور ہٹانے کے بعد جو زیتون کے تیل کے اندر، اسے اچھی طریقے سے کسی چیز سے پیس لیجئے، یا اس کو آپس میں باہم ملا دینا ہے، اور ملانے کے بعد یہ چٹنی سی یا معجون سا بن جائے گا، یہ استعمال کرنا ہے۔ 11 منقع جو ہے وہ ایک وقت کی خوراک ہے، روزانہ ایک ٹائم جو ہے مریض کو دیا جائے، اور بعض دفعہ بلغم پھنس جاتا ہے، بہت زیادہ بے چینی ہونے لگتی ہے، تو اس وقت بھی یہ منقع اور زیتون کو جس طریقے سے میں نے کہا باہم ملا کے آپ رکھ لیجئے اس ریشو سے، تو آپ اس کو مریض کو دیں گے تو اس سے پھنسا ہوا بلغم جو ہے وہ بھی جو ہے وہ باہر آ جاتا ہے۔ تو بنیادی طور پہ یہ ایسے نسخے تھے جو کہ بڑے سستے اور بڑے گھریلو ٹائپ کے، اور گھر کے اندر ہر چیز آپ کی موجود ہوتی ہے، تو اس کا آپ استعمال کریں۔ اسی طریقے سے قوت مدافعت بڑھانے کے لیے، جیسے میں نے کہا کہ ہمیں چاہیے کہ کوشش کریں اپنی مدافعت بڑھائیں، اور جہاں تک کیلشیم کا تعلق ہے ٹی بی کے متعلق. یہ مشہور ہے کہ ٹی بی کا مرض جو ہے لیک آف کیلشیم کی وجہ سے ہوتا ہے, یعنی کہ یہ ایک طریقے سے کیلشیم کی کمی کا بھی مرض ہے کہ جسم کے اندر کیلشیم بالکل کم ہو جاتی ہے, رزس بالکل کم ہو جاتی ہے. یہ جو بیکٹیریا ہوتا ہے, یہ ایک بیکٹیریا اگر ناک کے ذریعے یا منہ کے ذریعے یا کسی غذا کے ذریعے جسم میں جاتا ہے تو اندر جا کے یہ پہلے دن ہی ہزاروں بیکٹیریا پیدا کر دیتا ہے, اور پھر ایک ہفتے کے اندر لاکھوں بیکٹیریا پیدا کر دیتا ہے اور وہ جا کے اندر حملہ آور ہوتا ہے. زیادہ تر جو ٹی بی ہے وہ لنگس کی انسانوں کو زیادہ ہوا کرتی ہے, باقی ہڈی کے اندر بھی ٹی بی ہو جاتی ہے, آنتوں کی ٹی بی ہوتی ہے, مختلف قسم کی ٹی بی کی اقسام ہیں, لیکن زیادہ کامن جو ہے وہ لنگس کی جو ہے وہ ٹی بی ہوتی ہے, اور زیادہ تر یہی ہوتی ہے وہ افراد جو کہ بہت ہی ایسے جگہوں پہ جہاں پہ آکسیجن کی کمی ہوتی ہے یا پھر اندھیری جگہوں پر رہتے ہیں, ان کو بھی ٹی بی ہونے کے چانسز ہوتے ہیں. اور باہم کسی بھی ٹی بی پیشنٹ کو بوسہ دینا یا اس کو پیار کرنا, یہ بھی سبب بنتا ہے ٹی بی ہونے کا. اور اگر وہ بات بھی کر رہے ہیں تو اس کے قریب آپ ماسک لگا کے جائیں تو اس سے آپ اس مرض سے بچ سکتے ہیں, اس مرض سے دور رہ سکتے ہیں. یہاں پر ہم ایک مختصر سا وقفہ لیں گے, وقفے کے بعد دوبارہ حاضر خدمت ہوتے ہیں. السلام علیکم ورحمۃ اللہ. ورحمۃ اللہ. پروگرام میں ایک مختصر سے وقفے کے بعد آپ کا میزبان حکیم سعید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس کالرز ہیں, پہلے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم اسکن. جی وعلیکم السلام. کون کہاں سے؟ اسکن سے حیدرآباد سے بات کر رہی ہوں. اپنی سے رخصان ہے انٹر سے میری امی کو نا بہت شوگر ہے, ان کو کافی بہت رہتی ہے, تو آپ اس کا بتا دیجیے. اور انکل جیسے بہت کھاتی ہے, خود بھی پیتی ہے, جیسے پانی بھی پیتی ہے نا, اس سے بھی سینے پہ بہت درد ہو جاتی ہے. ٹھیک, تو ایک اور کال آ رہے ہیں. جی السلام علیکم. السلام علیکم. ہلو. جی السلام علیکم. کون کہاں سے؟ میں مکیہ بات کر رہی ہوں, ملتان سے. جی مجھے اپنے والد کے بارے میں پوچھنا ہے. ان کے جگر میں گرمی ہے جس کی وجہ سے ان کی اسکن پہ انہیں بہت زیادہ جلن ہوتی ہے, اور وہ شوگر پیشنٹ بھی ہے. اچھا ٹھیک. اتنی جلن ہوتی ہے کہ انہیں برداشت بھی نہیں ہوتی ہے. ان کے چہرے پہ, ان کی گردن پہ جو نازک جگہیں ہوتی ہیں نا, وہاں پہ جلن ہوتی ہے. پلیز مہربانی فرما کے کوئی اچھی سی ریمیڈی بتا دیجیے. چلیں ٹھیک. چلیں رخسانہ صاحبہ نے اپنی والدہ کے بارے میں بتایا کہ انہیں شوگر ہے, اور مزید وہ باتیں کر رہی تھیں لیکن لائن صحیح نہیں تھی. اس میں یہ ہے کہ آپ ایک پاؤڈر بنا لیجئے, شوگر کی نوعیت جیسی بھی ہو اس میں اگر آپ یہ دوا دیتی ہیں اس سے بہتری آ جائے گی. جامن کی گٹھلی آپ کو لینی ہے 100 گرام, کریلا خشک آپ کو لینا ہے 100 گرام, چرائتا نیپالی آپ کو لینا ہے 100 گرام, اور اسی طریقے سے میتھی دانہ آپ کو لینا ہے 100 گرام. یہ چار چیزیں ہو گئیں. ان چاروں کو آپ اچھی طریقے سے پیس لیجئے, اور پیسنے کے بعد ایک چائے کا چمچہ 5 گرام کے قریب صبح, 5 گرام کے قریب شام کو آپ ان کو دیجئے. اس سے ان شاء اللہ تعالیٰ ان کی شوگر کنٹرول ہوگی. اور جو آپ دوائیں دے رہے ہیں, اگر فرض کریں انسولین ڈیپینڈنٹ بھی ہیں تو وہ بھی انسولین لیتے رہیں, اور جو دوائیں لے رہے ہیں وہ لیتے رہیں, اور شوگر کی فاسٹنگ جو ہے وہ چیک کرتے رہیں. اس دوا سے جو ہے وہ فاسٹنگ بہتر ہو سکتی ہے, یعنی کہ نیچے آ سکتی ہے, تو اس میں یہ چیک کرتے رہیں کہ بہت زیادہ شوگر نیچے نہیں آئے. یہ دوا بہت اچھی ہے, اسے استعمال کریں. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. وعلیکم السلام. حکیم صاحب کیا حال خیریت ہے؟ جی کون صاحب کہاں سے؟ حکیم صاحب حامد اسحاق بات کر رہا ہوں سانگر سے. جی فرمائیے. حکیم صاحب میرے والد صاحب کو السر ہے کافی پرانا نا, جن کی وجہ سے ان کا معدہ بھی بالکل سکڑ گیا ہے, کمزوری بھی بہت زیادہ ہو گئی ہے, اور کھانا وغیرہ بھی ہضم نہیں ہوتا. تو یہ السر جو ہے وہ ٹینشن کی وجہ سے ہوا ہے, کچھ گھریلو ناچاکیوں کی وجہ سے. یہ تقریباً 11-12 سال پرانا السر ہے. تو ابھی تو وہ بالکل لیکوئڈ تھنگس لیتے ہیں, دودھ ہو گیا, شوگر تو نہیں ہو گئی. سوری سر, شوگر تو نہیں ہے؟ نہیں نہیں شوگر شوگر وغیرہ نہیں ہے. ٹھیک ہے, چلیں ٹھیک ہے جناب, میں آپ کو بتاتا ہوں. وہاں پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. हमारे पास एक सवाल किया था इन्होंने जिगर के मुतालिक के, बहुत ज़्यादा जलन है इनके वालिद साहब को, और इसमें आप ये कीजिए कि दो तीन चीज़ें आप ले लीजिए। एक तो आप ये ले लें तबाशीर, आप ले लीजिए असल तबाशीर, थोड़ी सी महंगी होती है, वैसे तो बहुत नकल मिलती हैं। तबाशीर आप ले लीजिए 100 ग्राम ले लीजिए, और इसी तरीके से हरा धनिया जो होता है साबित धनिया, साबित धनिया जो है 100 ग्राम आप ले लीजिए, और इसमें अनारदाना 100 ग्राम ले लीजिए। इसमें तीनों चीज़ों को जो है आप अच्छी तरह पीस के और सुबह शाम इनको दीजिए। इसी तरीके से जौ का दलिया जो है इसको सुबह शाम दें। अगर दलिया नहीं खाएं तो आबे जौ जो बनाने का तरीका है वो आप लें, क्योंकि शुगर पेशेंट है, इन्हें शहद का इस्तेमाल बिल्कुल नहीं कराइए। आबे जौ सिंपल सा जौ लेके पानी में गर्म करें, और फिर उसको जब जोश आ जाए पानी में सफ़ेदी या ऑफ वाइट सा हो जाए तो इसे चूल्हा बंद करके ये आबे जौ इनको दिन में कम अज़ कम 4 गिलास दीजिए। इससे इनका मसला अल्लाह ताला हल कर देंगे। हमारे पास एक कॉलर है, पहले उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम मुकीम साहब, मैं पाकपतन से रुखसाना बात कर रही हूँ। जी फरमाइए। जी मेरे बेटे को ना केरा बहुत ज्यादा होता है, सुबह टाइम ज्यादा होता है। अच्छा। और मेरे खावन के पिते में पथरी है 7 टाइम की। बच्चे की उम्र कितनी है? 17 साल। तो इसको गले में कीड़ा गिरता है? हाँ जी, केरा बहुत ज्यादा। कीड़ा? हाँ, केरा केरा गले में, केरा बलगम जो गले जी जी में। जी बलगम बोले ना, अब समझ में आ गई। हाँ तो मेरे खावन को पथरी है, पित्ते में 7 दिन की हो, अल्ट्रासाउंड करवाया है। अच्छा ठीक है, वो तो ऑपरेशन करवाइए, उसका इलाज हमारे पास नहीं। जी तो मेरा यूरिक एसिड बढ़ जाता है पाँव, जिसकी वजह से हाथों की हड्डियाँ कड़ाके निकलते हैं, पाँव दर्द करते हैं। अच्छा ठीक, जी जी मैं पर एक और कॉलर है। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, मैं फैसलाबाद से बात कर रही हूँ। जी दिस इज हफीज। मेरी उम्र 47 ईयर है ना। ठीक। तो मेरी ना कमर में, मैं एक्सरे करवाया है, उसमें थोड़ा गैप आ गया है, थोड़ा सा ना वो, इस वजह से मुझे ना दर्द होती है कमर में। ठीक। और हिप के नीचे भी ऐसे दर्द होती है, ऐसे ना बैठने उठने में नहीं, वैसे पेन सी फिटा, इस वजह से मैं थोड़ी परेशान थी। कोई उसकी दुआ तजवीज करें, बताएं मुझे कोई एहतियात, बताएं कोई परहेज बताएं मुझे। ठीक है जनाब, बहुत शुक्रिया। आप पास एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब कहाँ से? जी मैं राव हनीफ बात कर रहा हूँ, पतोगी से। जी फरमाइए। एक तो आप टीवी की आवाज बंद कीजिए, हमें फिर आवाज आने मुश्किल होती है। जी डॉक्टर साहब। जी सवाल बताइए। जी हकीम साहब, मसला ये है कि वालदा है, उन्होंने हज पे जाना है, तो काफी मेडिसिन ली है, लेकिन ब्लड प्रेशर का मसला हल नहीं हो रहा। अच्छा, तो उसकी कोई हम मेडिसिन चाहते हैं कि अच्छा उसका जो है। चले ठीक है, मैं इंशाल्लाह आपको बताता हूँ, ये बना के आप दे दीजिएगा, मैं बताता हूँ। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हामिद इसाक साहब ने बताया कि इनके वालिद साहब को बहुत पुराना अल्सर है, और ये अमूमन पुराना हो जाता है तो उसमें टेंशन डिप्रेशन भी एक कॉज होती है, वो भी उन्होंने बताया कि ऐसा है। तो इसमें जो सबसे पहली चीज़ है घरेलू इलाज में, आप 2 अदद केले ले लीजिए और 1 पाव दही, इसे आप अच्छी तरीके से सुबह के वक्त ग्राइंड कर लीजिए। ग्राइंड करने के बाद इसमें शुगर या मिश्री आप डालें, चूँकि इनको मैंने पूछा था आपको शुगर नहीं है, उसमें बर्फ़ डाल के सुबह 1 गिलास इनको 40 दिन तक लाजमी दीजिए, केला दही और मिश्री ये सुबह के वक्त दीजिए। इसी तरीके से जो तुख्मे रेहान है वो बड़ा उम्दा चीज़ है, वो आप ले लें। तुख्मे रेहान ले लीजिए 100 ग्राम, तुख्मे कनोचा ले लीजिए 100 ग्राम, इसगवोल मुसल्लम ले लीजिए 100 ग्राम, और तुख्मे रेहान ले लीजिए 100 ग्राम, और तुख्मे तुखमनी बल्कि बही दाना जो है वो 100 ग्राम। ये 4-5 चीज़ें हो गई, इनको आप लेके रख लीजिए और उसके बाद तकरीबन एक चाय के चमचे के बराबर आधा गिलास पानी में डाल दीजिए एक घंटे तक, तो वो पूरा लुआब बन जाएगा। फिर वो लुआब सा बन जाएगा तो उसको अच्छी तरह से हिला के जो दाने भी नरम हो जाएंगे दाने समेत एक एक चमचा करके इनको खिलाइए, इससे इंशाल्लाह ताला अल्सर भी बेहतर हो जाएगा और अंदरूनी तौर पे अगर कोई ज़ख़म भी हैं वो भी इंशाल्लाह बेहतर हो जाते हैं। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं पहले। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम हकीम साहब, कैसे हैं आप? ठीक अल्हम्दुलिल्लाह, आप बताइए। बहुत खुशी हो रही है आपसे आज बात करके, पहली दफा आपसे बात हो रही है। बहुत शुक्रिया। हकीम साहब मुझे एक तो मेरे वजन बहुत ज्यादा है, मैंने बहुत टोटके किए हैं, बहुत इलाज भी किए लेकिन बस अब पहले होते थे मगर अब तक से मस्त नहीं होता। और एक मेरा ये अब घुटनों में मसला शुरू हो गया, तो मैंने फिजियोथेरेपी कराई है तो सिर्फ थोड़ा सा चलने के लायक हुई हूँ लेकिन बस घुटनों में तकलीफ है और वो कहते हैं आपकी हड्डी कमजोर हो गई है और वजन भी ज्यादा है और इस तरह कोई मसला नहीं है मतलब ना, इसके लिए मुझे प्लीज कि मैं घुटने भी मेरे सही हो जाए और वजन के लिए बहुत परेशान। नाम बताओ, कहाँ से बोल रही हो? जी मैं दुरेश शहनाज पेशावर से बोल रही हूँ। पेशावर से? जी जी जी। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम, कौन कहाँ से? वालेकुम अस्सलाम हकीम साहब, मैं मिसेस तैमूर बात कर रही हूँ। जी जी, एक तो मैंने आपसे नुस्खा एक दफा कंफर्म करवाना था गंजपंड का, क्योंकि उसकी मैं चीजें लाई भी थी तो वो थोड़ा सा अगर एक दफा आप रिपीट करते हैं ना। आप रिपीट कीजिए ना। मेरे पास अभी सामने लिखा हुआ नहीं है असल में। एक चीज तो बताइए ताकि मुझे याद आए। गंजपन के नुस्खे तो बहुत मैंने दिए हैं, क्योंकि उसमें एक तो था कि रोज एक केला खाना है और बाकी दो तीन इंग्रेडिएंट्स थे। कौन से थे? चलें ठीक है, फिर हम आपको अगर होता है हमारे पास तो उसमें लगा देते हैं, क्योंकि मुख्तलिफ औकात में मैं मुख्तलिफ चीज़ें बताता हूँ और भी मज़ीद कोई होगा तो आपको बता देंगे। हाँ पर एक और कॉलर है, अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम अंकल। वालेकुम सलाम, कौन कहाँ से? अंकल मेरी अम्मी को शुगर है, शुगर के साथ कब्ज रहती है उनके बहुत ज़्यादा। अच्छा, मैं किरण बात कर रही हूँ एड्रेस से। तो शुगर के लिए क्या दे रही है उनको? जी, शुगर के लिए आप दवाएं दे रही हैं? जी जी जी अंकल। चलें ठीक है, मैं आपको जवाब देता हूँ। आप कौन बोल रही हैं, कहाँ से? हैदराबाद से किरण बात कर रही हूँ। किरण हैदराबाद, ठीक। एक और कॉलर है हमारे पास। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहब कहाँ से? हकीम साहब आप कैसे हैं? जी अल्लाह का शुक्र अल्हम्दुलिल्लाह। मैं जहारा बात कर रही हूँ कराची से। जी जहारा, सवाल बताइए। हकीम साहब एक तो मेरा पित्ते का ऑपरेशन हो गया और अभी जो है ना मुझे बुखार रहता है हल्का हल्का और हड्डियों में बहुत दर्द रहता है। ठीक। थोड़ा बहुत ही कोई काम करती हूँ मैं बहुत थक जाती हूँ और काम नहीं होता, बहुत मुझे टेंशन होती है। दवाई लेती हूँ, डॉक्टर से खाती हूँ, फिर उसके बाद फिर से वही हो जाता है। तो मैं इस वजह से बहुत परेशान हूँ और घर में आप, बच्चे हैं। मैं आपको शुगर वगैरह तो नहीं ब्लड? नहीं डॉक्टर हकीम साहब मुझे शुगर नहीं है, अल्लाह का शुक्र है। और एज कितनी है आपकी जा रहा? 45 है, 45। इसके लिए आपने बुखार रहने जो रहता है इसके लिए कोई आपने टेस्ट वगैरह करवाए? जी टेस्ट वगैरह बहुत करवाए हैं, पित्ते का डॉक्टर साहब ने पित्ते का ऑपरेशन भी करवा दिया। वो तो निकल गया, इसके अलावा उसके बाद फिर पता चलेगा कोई इन्फेक्शन आपके बॉडी में कहीं है? नहीं उसके बाद तो कोई टेस्ट वगैरह नहीं करवाया। चलें ठीक है, मैं आपको बताता हूँ। बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन कहाँ से? हम मैं जुरेश फैसलाबाद से। जी सवाल बताइए। मेरे बाल वाइट हो रहे हैं बहुत तेजी से। अच्छा, उम्र कितनी है? 12 साल। अच्छा तो तुम 12 साल की हैं, बाल सफेद हो रहे हैं। ठीक है बेटा, आपको जवाब देते हैं। ہمارے پاس ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام عقیم صاحب, کیا حال ہے؟ جی الحمدللہ, آپ بتائیے. وعلیکم السلام, آپ خیریت سے ہو سر؟ ٹھیک ٹھاک. جی آپ بتائیے, کون صاحب کہاں سے؟ شکر ہے سر, میں کوئٹہ سے بات کر رہا ہوں, محمد فیضان. جی فیضان صاحب فرمائیے. سر یہ بلغم کا مسئلہ میرا بہت رہتا ہے اور الرجک بھی ہوتی ہے, ایسا نزلہ بہت بلغم میرے گلے میں گرتا ہے اور گھبراہٹ بھی بہت ہوتی ہے. اچھا جی ہاں, اور میرے صحت پہلے صحیح تھی, ابھی بہت کمزور بھی ہو گیا. عمر کتنی ہے؟ 25 ہے. اچھا ٹھیک ہے فیضان صاحب, آپ ہمارا پروگرام دیکھیے, انشاءاللہ آپ کو جواب دیتے ہیں. یہاں پر ناظرین ایک مختصر سے وقفے کی جانب ہم بڑھتے ہیں اور آپ سے ایک وقفے کے بعد ملتے ہیں. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس کالرس ہیں, پہلے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام سر, عرفان علی بات کر رہا ہوں سیالکوٹ سے. جی بولیے. سر میرا بون میرو کا مسئلہ ہے, یعنی کہ ریڈ سیل جو ہے وہ ویک بنتے ہیں, تو ڈاکٹر کہتے ہیں اس کا بون میرو کے علاوہ کوئی حل نہیں ہے. ٹھیک, تو یہ تو اللہ تعالیٰ کی طرف سے ہے کہ پہلے جو ہے نا حکمت میں یہ ہے کہ پہلے علاج آتا ہے پھر بیماری, تو کائنڈلی آپ کچھ اس کے بارے میں اگر سجیشن وغیرہ دے دیں. ٹھیک ہے جناب, ایک اور کالر ہمارے پاس, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام ورحمۃ اللہ. کون صاحب کہاں سے؟ عقیم صاحب زکریہ عرض کر رہا ہوں, کوئٹہ سے. جی زکریہ بھائی. عقیم صاحب بیٹی ہیں میری 12 سال کی. جی. تو پیدائشی طور پہ اس کا دماغ چھوٹا ہے, جس کو مائکروسیفلی کہتے ہیں. اچھا اچھا. تو ڈاکٹروں کے پاس لے گیا ہوں, ان کے یہاں کوئی ٹریٹمنٹ نہیں ہے, کرایا علاج بھی کرایا لیکن افاقہ کچھ نہیں ہوا ہے. اچھا, تو اس سلسلے میں آپ سے مشورہ کرنا چاہ رہا تھا کہ آپ کیا تجویز کرتے ہیں. تو ابھی اس کی پوزیشن کیا ہے؟ وہ کھڑی ہو سکتی ہے یا؟ جی ہاں, کھانا پینا چلنا پھرنا سب کچھ ٹھیک ہے. اچھا اچھا ٹھیک ہے ٹھیک, میں آپ کو جواب دیتا ہوں. ہمارے پاس جو سوالات ہیں اس میں حامد اسحاق صاحب اسلام آباد سے, ان کو تو میں جواب دے چکا. رخسانہ صاحبہ پاک پتن سے, اور انہوں نے دو سوالات کیے. ایک تو انہوں نے کیڑا بتایا کہ لڑکے کے بہت زیادہ اگتے, اس کے لیے آپ یہ کریں کہ 4 عدد لونگے لے لیں, سوجی جو ہے 2 ٹیبل اسپون توے میں پہلے بھون لیجئے, اور اس کے بعد جو ہے وہ تھوڑا سا معمولی سا 1/2 چمچہ مکھن ڈال کے اس میں 4 لونگوں کا بھگاڑ دیجئے, اور اس میں سوجی اور گڑ ڈال دیجئے, تھوڑا سا حسب ذائقہ پانی ڈال کے یہ کاڑھا تیار ہو جائے گا. یہ روزانہ رات کو اس کو دیجئے, یہ بالکل صحیح ہو جائے گا. یورک ایسڈ کے لیے آپ نے سوال کیا کہ یورک ایسڈ کے لیے عرق سونف آپ منگوا لیجئے بازار سے. عرق سونف اگر نہیں ملے تو سونف 1 ٹیبل اسپون 1 گلاس پانی میں اچھی طرح ابالیے, اور جو وہ آدھا رہ جائے تو وہ آپ استعمال کیجئے. قسط شینی 5 گرام قسط شینی کا پاؤڈر کر لیجئے, اور وہ 5 گرام جو ہے عرق سونف یا سونف کے پانی کے ساتھ یا جوشندہ کے ساتھ دیجئے. اس سے حقیقتاً یورک ایسڈ کے پیشنٹ, دوبارہ سن لیں کہ جن کا یورک ایسڈ انکریز ہوتا ہے ان کے لیے یہ بہت عمدہ رہتا ہے کہ یورک ایسڈ اس کو کم کرتا ہے, اور یہاں تک کہ وہ پیشنٹ جو کریٹینین ہائی ہو جاتا ہے اور اگر وہ ڈائلسس کی طرف نہیں گئے ان کے لیے بھی یہ بہت عمدہ نسخہ ہے. یورک ایسڈ کے لیے آلو بھی بہت عمدہ چیز ہے کہ آلو لے لیجئے اور آلو کو اچھی طریقے سے دھو لیں, اور دھونے کے بعد اس کا جوس نکال لیں, اور آدھی پیالی آلو کا جوس اور آدھی پیالی پانی آپ زیادہ سے زیادہ 12 دن پیجیے, اور یورک ایسڈ اپنا چیک کروائیے. یہ بھی بہت عمدہ میرا نسخہ ہے, کافی لوگ فائدہ اٹھا چکے ہیں. راؤ صاحب پتوکی سے ہیں, اور انہوں نے بی پی کے لیے بتایا, والدہ صاحبہ حج پہ جا رہی ہیں, تو اس کے لیے آپ ایک دوا تیار کر لیجئے, اور اس میں یہ ہے کہ چھوٹی چندن آپ لے آئیے 50 گرام, اور ثابت دھنیا لے آئیے 100 گرام, اور 25 گرام اس میں کالی مرچی ڈال کے اس کو اچھی طریقے سے پاؤڈر کر لیجئے, اور اگر والدہ صاحبہ کو شوگر نہیں ہے تو اس میں مصری ملا دیجئے 100 گرام کے قریب. یہ ایک بلڈ پریشر کنٹرولنگ میڈیسن بن گئی, اور اس کا کوئی سائیڈ افیکٹ نہیں ہے, یہ لیجئے. اور ویسے بھی حج پہ جا رہے ہیں, اللہ پاک سے نیت کر کے, اور آب زمزم جس نیت سے پئیں گے اللہ تعالیٰ وہ پورا کرتے ہیں, تو ضرور میری طرف سے بھی اور میرے اسٹاف کی طرف سے بھی مدینہ شریف میں بھی ہمارا سلام ضرور پیش کیجیے گا. فیصل آباد سے ایک ہمارے پاس سوال تھا, انہوں نے بتایا کہ کمر کے درد کا مسئلہ ہے, اس کے لیے آپ ایک دوا لکھ لیجئے. इसमें गोन कतीरा आप लिख लें 100 ग्राम, कमरकस आपने इसमें लिखना है 100 ग्राम, चोप चीनी इसमें लिखना है 100 ग्राम, और सौंठ लेना है 100 ग्राम। ये चारों चीज़ें 400 ग्राम हो गई, इनको अच्छी तरीके से पाउडर करवा लीजिए और इसे जो है 1 टेबल स्पून सुबह गर्म दूध के साथ यानी कि पानी से पी लीजिए, और पीने के बाद जो है इसके ऊपर 1 कप जो है वो दूध पी लीजिए। ये सुबह रोज़ाना आप लीजिए, सिर्फ सुबह लीजिए, इससे इंशाल्लाह ताला ये बेहतरी हो जाएगी। और कमर में लगाने के लिए जैतून के तेल में लौंगे और ले लें तकरीबन 50 ग्राम, 1 पाव लौंगे, 1 पाव जैतून के तेल में, 50 ग्राम लौंग, और इसमें 1 अदद जायफल डाल के इसे जला लीजिए, तेल बिल्कुल काला हो जाएगा। ये जो है आप तेल कमर में के जिधर भी आपके दर्द हो ये तेल लगाया कीजिए, तो आप देखेंगे इससे काफ़ी बेहतरी आ जाएगी। इसी तरीके से पेशावर से दुर्र शहवार साहिबा पेशावर, वज़न के बारे में आपने बताया, गुर्दे के बारे में बताया, 2 दवाएं बना लो। 1 तो सफ़ेद ज़ीरा ले लो 100 ग्राम, 100 ग्राम जो है सफ़ेद ज़ीरा ले लें, 10 ग्राम अजवाइन ले लें, ये दोनों को अच्छी तरीके से बाहम मिला के 5 ग्राम सुबह 5 ग्राम शाम को आप लीजिए, इससे बड़ा फ़र्क पड़ता है। और उसके लिए गुर्दे के लिए जो है आप ये नुस्खा लिख लीजिए, कुल्थी दाना लिख लीजिए 100 ग्राम, नाखूना लिख लीजिए 100 ग्राम, खरबूजे के छिलके लिख लीजिए 100 ग्राम, और भुट्टा जो होता है उसके बाल लिख लीजिए 100 ग्राम। ये 4 चीज़ें जो हैं आप ले लीजिए, चाहें तो उसको पिसवा लीजिए भुरभुरा सा, या फिर इसको इसी तरीके से थोड़ा थोड़ा सा यानी कि 2-3 उंगलियों के दरमियान आ जाए, 1 गिलास पानी में डाल के उबाल के सुबह शाम इसका पानी पीजिए, इससे आपका गुर्दे का दर्द, पथरी, जो भी मामलात गुर्दे के होते हैं वो बेहतरीन हो जाते हैं। जवारिश ज़रूरी बनुस्खा कला वो ज़रूर बाज़ार से मंगवा के इसके साथ सुबह शाम 1-1 चमचा खाइए, अल्लाह शिफा दे देंगे। मिसेस फहमी, इन्होंने गंज के मुतालिक मुझसे पूछा कि गंज में मुख्तलिफ चीज़ें मैं बताता हूँ, इसमें जो मैंने बताया वो लहसुन का भी बताया कि लहसुन बड़ी उम्दा चीज़ है, और जो मैंने लास्ट टाइम बताया था वो नींबू का बताया था कि ये जो नींबू होता है पहले नींबू लगाइए ऊपर, और नींबू लगाने के बाद संदूर जो आता है वो उसमें मलना है। ये सब चीज़ें मेरे पिछले प्रोग्राम्स में यूट्यूब में जाके हिकमत और सेहत लिखिए, सारे मेरे प्रोग्राम आ जाते हैं, तो उसमें आप जाके यूट्यूब में देख सकते हैं हिकमत और सेहत में, लेकिन ये जो मैंने आपको बताया इसे भी अमल करके देखिए। इसी तरीके से हैदराबाद से किरण ने फ़ोन किया, और इन्होंने जो चीज़ हमें बताई वो ये कि वालदा साहिबा, इनकी शुगर भी है और इनको कब्ज़ रहता है, कब्ज़ के लिए जो सबसे उमदा चीज़ है जुलापा लिख लें, जुलापा, जुलापा एक जड़ी बूटी का नाम है, सिंपल सा सिंगल रेमेडी है, आप मंगवा के 1/2 चाय का चम्मच रात को वालदा साहिबा को पानी से दे दीजिए, इससे पुराने से पुराना कब्ज़ जो है वो टूट जाता है। जहाँरा साहिबा कराची से बोलती हैं, और इन्होंने सवाल किया कि हड्डी में दर्द है और इनका शायद पित्ता भी निकला हुआ अगर मुझे जहन में है, तो इसमें इन्होंने बताया कि इस वक्त दर्द इनका जो है ख़त्म नहीं हो रहा है, और बुखार के मामला मैंने यही कहा कि कोई इन्फेक्शन या कोई ऐसी चीज़ जो है वो आपको हुई हो, तो अभी आप फ़िलहाल ये कीजिए कि आप गौ दंती और गौ जबाँ, 2 चीज़ें हैं, गौ दंती गौ जबाँ, ये 2 चीज़ें जो हैं आप 2-2 ग्राम लेके इसको पानी में डाल के उबाल के इसका पानी पीजिए, तो इससे भी फ़र्क पड़ेगा। और इसी तरीके से एक और दवा आप लिख लीजिए जिसमें तबाशीर है और सते गुलू है, शब तबाशीर 100 ग्राम ले लीजिए, सते गुलू 100 ग्राम ले लीजिए, छोटी इलायची के जो दाने होते हैं वो 100 ग्राम ले लीजिए, और इसके अंदर 100 ग्राम मिश्री मिला लीजिए। इन 4 चीज़ों को अच्छी तरीके से पाउडर कर लें, सुबह शाम 1-1 चमचा लें। ये पुराने से पुराना बुखार मुंह के अंदर के छालों के लिए और पेट में जो अमूमन ख़राबी की वजह से मुँह में बदबू आती है उस सब के लिए ये बेहतरीन चीज़ है। सते गुलू है, तबाशीर है, छोटी इलायची के दाने और मिश्री। फैसलाबाद से बच्चे ने सवाल किया, 12 साल बाल सफ़ेद हो रहे हैं, इसके लिए आप ये कीजिए कि भंगरा सिया ले लीजिए, 100 ग्राम भंगरा सिया ले लीजिए, कलौंजी 100 ग्राम ले लीजिए, और इसी तरीके से जो नारियल होता है उसके बाल ले लीजिए। ये 3 चीज़ें जो हैं, और 4थी चीज़ इसमें आंवला भी ले लें। इन 4 चीज़ों को खूब अच्छी तरीके से 1 लीटर या 2 लीटर पानी में उबालिए, और उबालने के बाद पानी थोड़ा सा रह जाए तो उस पानी को खोपरे के तेल में जला लीजिए और वो तेल तैयार हो गया ये लगाइए, इससे बाल जो है सफ़ेद भी रहते हैं। खाने के लिए जो है इसमें सबसे अच्छी चीज़ आंवला होता है, मुरब्बा आंवला, एक फल सुबह एक फल शाम खाएँ, इससे भी बाल काले होते हैं। इसी तरीके से हमारे पास क्वेटा से फैज़ान साहब ने कॉल किया, उन्होंने बताया कि बलगम का मसला है इनको और या इनके बच्चे को, इसके लिए आप बर्ग बनफ्शां गुल बनफ्शां लिख लीजिए, हम वज़न 5-5 ग्राम ले लीजिए और इसको जो है पानी में बॉईल करके इसका जोशंदा इनको दीजिए। और इसी तरीके से इस सिलसिले में जो है लहू के कता जो है वो बड़ी अच्छी कता जो है अलसी को कहते हैं, या तो अलसी को भून लीजिए और भूनने के बाद जो है उसको पाउडर करके शहद मिला के दीजिए, या लहू के कत्ता के नाम से बाज़ार में मिल जाती है तो वो माजून इनको खिलाइए। वैसे अलसी इस सिलसिले में बहुत उम्दा है कि अलसी को भून के और उसको क्रिस्पी सा हो जाए तो उसके बाद उसको शहद में पीस लीजिए और वो खिलाइए। इरफान साहब सियालकोट से इन्होंने बताया कि इनको शायद बोन मैरो का मसला, खून की कमी के लिए बताया। मेरे भाई पूरी तफसील मुझे नहीं पता, लेकिन ये कि कोई रिपोर्ट्स वगैरह हो तो मैं उस सिलसिले में मैं आपसे बात करूंगा। मेरे टेलीफोन नंबर स्क्रीन पे आ रहे हैं, उसे आप देख लीजिए और मुझसे या मेरे जो बंदे उठाएंगे उनसे मेरा एड्रेस लेके आप TCS कर दो रिपोर्टें, मैं देखूंगा। अभी फ़िलहाल आप ऐसे कीजिए कि अरके गुलाब से आतिशा बाज़ार से मंगवा लें, अरके गुलाब से आतिशा आप 2 बोतलें मंगवा लें और एक प्याली के अंदर तकरीबन 21 दाने ज़रिश के डालें, ज़रिश के डाल, या आप सीधा सीधा 25 ग्राम जो है ज़रिश जो है वो ले लें, वो जो किशमिश होती है उससे छोटे छोटे जड़ी बूटी होती है तो वो ज़रिश ले लें और उसके पीछे से जो काढ़ियाँ होती हैं वो निकाल के उसको साफ़ मुसफ़ा करके और रात को जो है या 4 घंटे पहले जो है उसको अरके गुलाब के अंदर डिबो दीजिए और डिबोने के बाद वो जो है किसी भी चमचे से या किसी थोड़ा थोड़ा करके यानी कि 2-2 दाने करके वो खाइए और जो अरके गुलाब है उसे पी लीजिए। ये आप कीजिए और मेरी रिपोर्ट भेजिए। जो भी लोग जिनके खून की कमी है उनके लिए हम बकरे की कलेजी भी बताते हैं, बकरे की कलेजी को जो है ले लिया जाए एक पाव और उसको बाकायदा जो है किसी चीज़ में कुचल दिया जाए और उसमें हम वज़न जो है टमाटर डाल के उसको ग्राइंड कर लें। ग्राइंड करने के बाद उसका जब वो पूरा महलूल बन जाए उसको किसी भगोने में हल्का सा जोश दे के इसी तरीके से पी लें, ये खून बढ़ाने के लिए बेहतरीन चीज़ है। इसी तरीके से आखिरी कॉल हमारे पास ज़करिया साहब क्वेटा की थी और इन्होंने अपनी बेटी के मुतालिक बताया कि उसको जो है बहुत ज़्यादा कुछ दर्द वगैरह रहता है। इसकी उम्र शायद नहीं, ये ज़करिया साहब क्वेटा इन्होंने बताया था, जो बेटी जो है उसकी उसको कुछ ज़हनी बीमारी है और वो पूरी तरीके से एक्टिव नहीं है। इसके लिए खमीर गाव ज़बान ले लीजिए, खमीर गाव ज़बान ऊँट सलीब वाला बाज़ार से मंगवा लीजिए, 1 चमचा सुबह 1 चमचा शाम जो है इसको दीजिए, इससे इंशाल्लाह अल्लाह ताला इसको बेहतर करेंगे। मेरे तमाम प्रोग्राम ये जितने भी हैं इसको रात को आप रिपीट में भी देख के जितने भी मैंने जवाब दिए कोई गलती हो गई हो तो उसमें आप तस्दीक कर लीजिए और YouTube के अंदर हिकमत और सेहत लिखिए, सारे प्रोग्राम हमारे आ जाते हैं तो उसमें आप जाकर इसको रीचेक भी कर सकते हैं। तो नाज़रीन ये हमने आज TB के मुतालिक और आपके सवालात के जवाबात दिए, इंशाल्लाह ताला अल्लाह ताला आप सब का हामी व नासिर हो, अल्लाह ताला आप सबको शिफाए कामिला व आजिला अता फरमाए। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त, इंशाल्लाह अगले हफ्ते किसी नए मौजू के साथ हाजिर खिदमत होंगे। अस्सलामु अलैकुम व रहमतुल्लाह।